मेरो आँखालाई राख्ने फुलबारी छैन, तिम्रो मुहारमा राखौ के, मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो निश्वासमा राखने घुम्ती घर छैन, तिम्रो दोभानमा राखौ उदास भन कि खुसी भन के भएकै म पनि राम्रा न राम्रा जता नै पनि जो मन फुल्छ जसरी फुल्छ मायालु मात्र बेकार बेले मायाको एउटै फुल मायाको एउटै फुल मेरो मायालाई राख्ने झल्खाना छैन